बयान नंबर 35, नेक लोगों की नराली शाने। हम्द बारी ताला। सब खूबियां अल्लाह जवजल के लिए, जिसने अपने हुस्न इंतखाब से नेकोकार अवलिया में खवास को खास फरमाया। उसने हसूल मकासद वाली रात में उनमें से अफजल वाला हस्तियों को आलम इसरार की सैर कराई और वो उसके हकूक की अदायगी के लिए कमर बस्ता हो गया, तो उसने उन्हें अपने आज़ाद और ग़ुलाम सब बंदों पर आमीन बना दिया। उनके हाथों मांगने वालों को मुरादें मिलती और उनकी बरकतों से ख़ताकारों की ख़ताएं और गुनाह मुआफ़ होते हैं। ये शहरों और देहातों को नफ़ा पहुंचाने के लिए अल्लाह अज़्ज़ा वजल के हुक्म से दुनिया में तसर्रुफ़ करते हैं। उनमें कुछ नकबा हैं तो कुछ अबदाल, बाद नजीबा हैं तो बाद रिजाल, बाद अख्ताब हैं और कोई खौस के उसके वसीले से बारिशें बरसती, उसकी बरकत से चुपाहों के थान दूध से भरते और फल और खेतियां सरसब्ज व शादाब होती हैं। नकबा 70 हैं और ये मिस्र में हैं, किसी दूसरे शहर में नहीं होते। अबदाल 40 हैं और ये शाम में हैं और मारफत और बसीरत रखने वालों को नज़र आते हैं। नजीबा 300 हैं। अल्लाह अज़्ज़ा वजल ने इन्हें मगरब में शियातीन और कुफार से जंग के लिए मुकर्रर फरमाया। ये अल्लाह अज़्ज़ा वजल के दीन के मुहाफिज़ और मददगार हैं। रिजालुल गैब 10 हैं और ये इराक में हैं और इनका जाम मोहब्बत हर तरह की आमेजिश से पाक व साफ और शफाफ है। अकताब 7 हैं, जिन्हें अल्लाह अज़्ज़ल ने शहरों और अतराफ आलम में बसने वालों के नफ़े के लिए 7 मुल्कों में पैदा फरमाया। और गौस हर ज़माने में सिर्फ़ एक होता है, जिसे अल्लाह अज़्ज़ल इज़्ज़त अज़मत वाले शहर मक्कतुल मुकर्रमा पर मामूर फरमाता है। बस ये बरगजीदा बंदे अल्लाह अज़्ज़ल के महफूज राज और पोशीदा इल्म के खजानों पर आमीन हैं, हत्ता के उम्रें ख़त्म हो जाएं। अगर इन हस्तियों का वजूद ना हो तो चश्मे और नहरें खुश्क हो जाएं। अगर इनके रकू और सजूद ना हो तो बारिशें बंद हो जाएं, ज़मीन खेती उगाना और दरख्त फल देना छोड़ दें। ये इरादा इलाही अज़्ज़ा वजल के दायरे में रहते हैं। इन्हें बारगाह इलाही अज़्ज़ा वजल में हाजिर होने से ना तो गफलत रोकती है, ना ही उससे दूरी में करार आता है। जब बादशाहों के दरवाजे बंद हो जाते हैं तो इनके लिए पर्दों को उठा दिया जाता है। जब सुलातीन के पर्दे आवेज़ा हो जाते हैं तो इनके लिए अल्लाह वहदहु कहार अज़्ज़ा वजल तजल्ली फरमाता है। बस अगर वो तजल्ली इनमें से किसी से पलक झपकने की देर छुप जाए तो पहाड़ टूट कर ज़मीन बोस हो जाए और दुनिया में जलजला आ जाए। पाक है वो ज़ात जिसने बाद बंदों को अपनी बारगाह के करीब फरमाया और उन्हें अपने मासवास से छुपा लिया और कुछ बंदों को दूर किया और दूरी व फासले की तलवार उन पर चला दी। उसने सैयद यानी हजरत सैयदना सुअन्नून मिस्री रहमतुल्लाह ताला अलैह के लिए दामे मोहब्बत को नसब कर लिया और तनाबे मोहब्बत से हज़रत सैयदना जुनैद बगदादी रहमतुल्लाह ताला अलैह को वाबस्ता कर दिया, तो वो काबिले इज़्ज़त और बाइस फ़ख्र मकाम पर फाइज हो गया। उसने तेज़ निगाह तौफीक को हज़रत सैयदना शकीक बल्खी रहमतुल्लाह ताला अलैह की तरफ भेजा तो उन्होंने शिकस्त की और फ़ुकर के रस्से से उसे अपनी तरफ खींच लिया। उसने हज़रत सैयदना अबू यज़ीद रहमतुल्लाह ताला पर दूसरों से बढ़कर करम फरमाया तो उन्होंने दुनिया से किनारा कशी को लाजम कर लिया और मज़ीद फजल करम के तलबगार हुए। उसने हज़रत सैयदना मारूफ करख रहमतुल्लाह ताला पर भलाई की सगावत फरमाई तो उनका दिल मारफत व बसीरत से आबाद हो गया। उसने हज़रत सैयदना फुज़ैल रहमतुल्लाह ताला पर फजल ख़ास फरमाया तो वो इंतहा दर्जे की इबादत के लिए मुस्तैद यानी आमादा तैयार हो गया और कुर्ब इलाही अज़्ज़ा व जल के हसूल के लिए शब बेदारियां शुरू कर दी। और उसने हजरत सैयदना मंसूर हलाज रहमतुल्लाह अलैह को मजाज की तब्दीली का जाम पिलाया तो वो इश्क के हकीकी के नशे में मस्त हो गया, जोश बढ़ गया, इसरार इलाही अज़्ज़ा व जल को जाहिर कर दिया। ज़ुबान वजद से ऐसी बात जाहिर हुई कि ज़ाहिर हदूद से बाहर हो गया और सब्र का पैमाना लबरेज हो गया। इरशाद बारी ताला है, तर्जमा, सुन लो, बेशक अल्लाह के वलियों पर ना कुछ खौफ है ना कुछ गम। सूरह यूनस। इस आयत मुबारक की तफसीर में मुफस्सरीन कुरान हजरत सैयदना इब्ने अब्बास रज़ियल्लाहु ताला अन्हुमा फरमाते हैं, औलिया कराम रहमतुल्लाहि ताला अलैहिम अजमईन पर दुनिया में कोई खौफ नहीं ना ही वो आखरत में गमगीन होंगे, बल्कि रब ताला खुशी व इज्जत के साथ उनका इस्तकबाल फरमाएगा और उन्हें हमेशा रहने वाली नेमतें अता करेगा। शान औलिया बज़मान इमामुल अंबिया सल्लल्लाहु ताला अलैहि वाली वसल्लम हज़रत सैयद अनस बिन मालिक रज़ियल्लाहु ताला अन्हु से मरवी है कि हजूर नबी पाक सल्लल्लाहु ताला अलैहि वाली वसल्लम की बारगाह में अर्ज़ की गई, अल्लाह अज़्ज़ा वजल के ऐसे औलिया कौन हैं जिन्हें ना कुछ खौफ है ना गम। तो आप सल्लल्लाहु ताला अलैहि वाली वसल्लम ने इरशाद फरमाया, अल्लाह अज़्ज़ा वजल के औलिया वो हैं कि जब लोग दुनिया का ज़ाहिर देखते हैं तो वो उसका बातिन देखते हैं, और जब लोग दुनिया की जल्दी और जब लोग दुनिया की जल्द आने वाली शय का एहतमाम करते हैं तो वो उसकी देर से आने वाली शय का एहतमाम करते हैं। वो दुनिया की हर उस चीज़ को ख़त्म कर देते हैं जिसके मुतल्लिक उन्हें खौफ हो के वो उन्हें ख़त्म कर देगी, और दुनिया की हर उस चीज़ को छोड़ देते हैं जिसके मुतलक मालूम हो कि अनकरीब वो उन्हें छोड़ देगी। दुनिया के अतियात में से कोई चीज़ उनके आड़े आए तो वो उसको छोड़ देते हैं, और उसकी रफ़अतों में से कोई चीज़ उन्हें धोखा दे तो वो उसे तर्क कर देते हैं। दुनिया उनके नज़दीक पुरानी हो चुकी है, वो दोबारा इसे नया नहीं करते। ये उनके सामने वीरान हो चुकी है, वो इसे आबाद नहीं करते। ये उनके सीनों में मर चुकी है, वो इसे जिंदा नहीं करते बल्कि सिरे से गिरा देते हैं। दुनिया से अपनी आखिरत की बुनियाद रखते हैं और उसे बेचकर बाकी रहने वाली चीज़ खरीदते हैं। उनकी नज़र में दुनियादार वो नीम मुर्दा लोग हैं जिनके लिए इबरतनाक सज़ा लिख दी गई है। लिहाजा दुनियादार जिस चीज़ की उम्मीद रखते हैं वो उसे आमान नहीं समझते, और जिस चीज़ से अहले दुनिया डरते हैं वो उससे खौफज़दा नहीं होते। सैयदना अबू यजीद रहमतुल्लाह तआला का ज़ौक़े इबादत। हज़रत सैयदना इबन ज़फ़र रहमतुल्लाह तआला बयान फरमाते हैं कि हज़रत सैयदना अबू यजीद बस्तामी रहमतुल्लाह तआला को बचपन में जब मदरसा दाखिल किया गया और आप कुरान करीम की तालीम हासिल करते हुए इस आयत मुबारक पर पहुँचे, तर्जमा, ए झुरमट मारने वाले, रात में क़याम फरमा सिवा कुछ रात के, तो अपने वालिद मोहतरम हज़रत सैयदना तफूर बिन ईसा रहमतुल्लाह तआला की खिदमत में अर्ज़ की, यहाँ अल्लाह अज़्ज़ा वजल किस से मुखातिब है? तो उन्होंने जवाब देते हुए फरमाया, ऐ मेरे बेटे, ये हमारे आका व मौला हज़रत सैयदना अहमद मुजतबा मुहम्मद मुस्तफ़ा सल्लल्लाहु ताला अलैहि वसल्लम हैं। पूछा, ऐ मेरे बाजान, फिर आप भी हजूर नबी करीम रऊफुर रहीम सल्लल्लाहु ताला अलैहि वसल्लम की सुन्नत पर अमल क्यों नहीं करते? तो उन्होंने जवाब दिया, प्यारे बेटे, ये हुक्म ख़ास हजूर सल्लल्लाहु ताला अलैहि वसल्लम को फरमाया गया। फिर सूरह तौहा में इसमें तख़फीफ कर दी गई। जब आपका सबक इस आयत मुबारक पर पहुँचा, तर्जमा, बेशक तुम्हारा रब जानता है कि तुम क़याम करते हो कभी दो तिहाई रात के करीब, कभी आधी रात, कभी तिहाई, और एक जमात तुम्हारे साथ वाली, तो फिर پوچھنے لگے، اے میرے والد محترم، میں سن رہا ہوں کہ اس میں ایک ایسے گروہ کا ذکر خیر بھی ہے جو راتوں کو قیام کرتا ہے۔ تو والد محترم نے بتایا، جی ہاں، وہ ہمارے پیارے آقا و مولا صلی اللہ تعالی علیہ وآلہ وسلم کے صحابہ کرام رضوان اللہ تعالی علیہ اجمعین ہیں۔ تو آپ نے عرض کی، اس چیز کو ترک کرنے میں کوئی بھلائی نہیں جو رسول اللہ صلی اللہ تعالی علیہ وآلہ وسلم اور آپ صلی اللہ تعالی علیہ وآلہ وسلم کے صحابہ کرام رضوان اللہ تعالی علیہ اجمعین کیا کرتے تھے۔ چنانچہ اس کے بعد آپ کے والد محترم ساری رات قیام کرنے لگے۔ ایک رات آپ بیدار ہوئے اور اپنے والد محترم سے عرض کی، مجھے بھی سکھلائیں، میں بھی آپ کے ساتھ نماز ادا کروں، میں بھی آپ کے ساتھ نماز ادا کروں گا۔ والد صاحب فرمانے لگے، بیٹے ابھی تم چھوٹے ہو۔ عرض کی، اے میرے ابا جان، جس دن لوگ الگ الگ اپنے رب عز و جل کے حضور حاضر ہوں گے تاکہ اپنے اعمال دیکھیں، اور اگر میرے رب عز و جل نے مجھ سے پوچھ لیا، اے ابو یزید تم نے کیا کیا، تو میں جواب دوں گا، میں نے اپنے والد محترم سے عرض کی تھی کہ مجھے سکھلائیں تاکہ میں بھی آپ کے ساتھ نماز پڑھا کروں، تو انہوں نے مجھے کہا تھا ابھی تم چھوٹے ہو۔ یہ سن کر فوراً آپ کے والد محترم کہنے لگے، نہیں، خدا عز و جل کی قسم، میں نہیں چاہتا کہ تم ایسی بات کہو۔ پھر آپ کو والد صاحب نے نماز سکھائی اور آپ بھی رات کا اکثر حصہ نماز ادا کرتے رہتے۔ سبحان اللہ عز و جل، کیا شان ہے ان لوگوں کی جن کے ذوق و شوق کی سواری مقصد کے حصول کے لیے راتوں کو چلتی رہتی، یہاں تک کہ وہ اپنی منزل مراد پر پہنچ جاتے اور انہیں عنایت خداوندی حاصل ہو جاتی۔ جہنم کی آگ سے برات نامہ۔ حضرت سیدنا عمر بن عبدالعزیز رحمت رضی اللہ تعالی عنہ رات کے وقت غیر آباد مساجد میں تشریف لے جاتے اور وہاں نماز ادا کرتے رہتے، جس سے اللہ عز و جل خوش ہوتا۔ جب سحری کا وقت ہوتا تو پیشانی زمین پر رکھ کر رخسار مٹی پر رگڑتے ہوئے طلوع فجر تک روتے رہتے۔ ایک رات حسب معمول جب آپ نے ایسا کیا اور پھر جب فارغ ہو کر سر اٹھایا تو ایک سبز پرچہ ملا جس کا نور آسمان تک پھیلا ہوا تھا۔ اس پر لکھا تھا، یعنی خدائے مالک و غالب اللہ عز و جل کی طرف سے یہ جہنم کی آگ سے برات نامہ ہے جو اس کے بندے عمر بن عبدالعزیز کو عطا ہوا ہے۔ ایک نوجوان کی توبہ۔ منقول ہے ایک دن حضرت سیدنا منصور بن عمار رحمت اللہ تعالی لوگوں کو وعظ و نصیحت کرنے کے لیے ممبر پر تشریف لائے اور انہیں عذاب الہی عزوجل سے ڈرانے اور گناہوں پر ڈانٹنے لگے۔ قریب تھا کہ لوگ شدت اضطراب سے تڑپ تڑپ کر مر جاتے۔ اس محفل میں ایک گناہگار نوجوان بھی موجود تھا جو اپنے گناہوں کی وجہ سے قبر میں اترنے کے متعلق کافی پریشان تھا۔ جب وہ آپ کے اجتماع سے واپس گیا تو یوں لگتا تھا جیسے بیان اس کے دل پر بہت زیادہ اثر انداز ہو چکا ہو۔ وہ اپنے گناہوں پر نادم ہو کر اپنی ماں کی خدمت میں حاضر ہوا اور عرض کی، اے میری امی جان، تم چاہتی تھی کہ میں شیطانی لاحولاب اور خدا رحمان عز و جل کی نافرمانی چھوڑ دوں، لہذا آج سے میں اسے ترک کرتا ہوں۔ اور اس نے اپنی امی جان کو یہ بھی بتایا کہ میں حضرت سیدنا منصور بن عمار رحمت اللہ تعالی علیہ کے اجتماع پاک میں حاضر ہوا اور اپنے گناہوں پر بہت نادم ہوا۔ چنانچہ ماں نے کہا، اے میرے بیٹے، تمام خوبیاں اللہ عز و جل کے لیے ہیں جس نے تجھے بڑے اچھے انداز سے اپنی بارگاہ کی طرف لوٹایا اور گناہوں کی بیماری سے شفا عطا فرمائی، اور مجھے کبھی امید ہے کہ اللہ عز و جل میرے تجھ پر رونے کے سبب تجھ پر ضرور رحم فرمائے گا اور تجھے قبول فرما کر تجھ پر احسان فرمائے گا۔ پھر اس نے پوچھا، اے بیٹے، نصیحت بھرا بیان سنتے وقت تیرا کیا حال تھا؟ تو اس نے جواب میں چند اشعار پڑھے جن کا مفہوم یہ ہے، मैंने तौबा के लिए अपना दामन फैला दिया है और अपने आप को मिलामत करते हुए मती और फरमा बरदार बन गया हूँ। जब बयान करने वाले ने मेरे दिल को इतात खुदावंदी की तरफ बुलाया तो मेरे दिल के तमाम कुफल यानी ताले खुल गए। ऐ मेरी अम्मी जान, क्या मेरा मालिक मौला अज़्ज़ वजल मेरे गुनाहों भरी ज़िंदगी के बावजूद मुझे कबूल फरमा लेगा? हाय अफसोस, अगर मेरा मालिक मुझे नाकाम और नामुराद वापस लौटा दे यानी या अपनी बारगाह में हाजिर होने से रोक दे तो मैं हलाक हो जाऊँगा। फिर वो नौजवान दिन को रोज़े रखता और रातों को क़याम करता यहाँ तक कि उसका जिस्म लागर और कमज़ोर हो गया, गोश्त झड़ गया, हड्डियाँ खुश्क हो गईं और रंग जर्द हो गया। एक दिन उसके वालिदा मोहतरमा उसके लिए प्याले में सत्तू लेकर आई और इसरार करते हुए कहा, मैं तुझे अल्लाह अज़्ज़ा वजल की कसम देकर कहती हूँ कि ये पी लो, तुम्हारा जिस्म बहुत मुशक्क़त उठा चुका है। चुनाचा माँ की बात मानते हुए जब उसने प्याला हाथ में लिया तो बेचैनी और परेशानी से रोने लगा और अल्लाह अज़्ज़ोजल के इस फरमाने आलिशान को याद करने लगा। तर्जमा, बमुश्किल उसका थोड़ा थोड़ा घूंट लेगा और गले से नीचे उतरने की उम्मीद ना होगी। सूरह इब्राहिम। फिर उसने जोर जोर से रोना शुरू कर दिया और जमीन पर गिर गया। देखते ही देखते उसका ताहिर रेरू कफ से उंसुरी से प्रवास कर गया। अल्लाह अज़्ज़ोजल की कसम, ये है खशियत इलाही अज़्ज़ोजल का आला मकाम। है वो शख्स जिसने अपनी सारी ज़िंदगी ये कहते हुए ज़ाया कर दी कि अनकरीब तौबा करके नेक अमाल शुरू कर दूँगा। ऐ रात की तारीखियों में अपने रब अज़्ज़ोजल से ताल्लुक जोड़ने वाले पाक बाज बंदों, ऐ गरोह ताइबीन, तमाम खूबियाँ उसी के लिए हैं जिसने तुम्हें अपनी इबादत की तौफीक अता की और हमें पीछे रखा। सब तारीफें उसी के लिए हैं जिसने तुम्हें अपना कुर्ब अता फरमाया और हमें दूर रखा, क्योंकि वो सब कुछ कर सकता है। चुनाचा फरमाने बारे ताला है, तर्जमा, हम हैं तो तुम्हारी तरह इंसान, मगर अल्लाह अपने बंदों में जिसे जिस पर चाहे एहसान फरमाता है। सूरह इब्राहिम। सारंगी बजाने वाली लड़की की तौबा। हज़रत सैयदना ज़ुअनून मिस्री रहमतुल्लाह तआला फरमाते हैं, एक दिन मेरा दिल कुछ बेचैनी सी महसूस कर रहा था, चुनाचा मैं दरिया नील के किनारे सैर करने के लिए निकला। मेरे दिल में उसे अबूर करने का ख्याल आया तो मैंने कश्ती में सवार होकर अपना सर घुटनों में छुपा लिया और फिर ना उठाया। जब कश्ती दरिया के दरमियान पहुंची तो मैंने अपना सर घुटनों से उठाया तो अपनी दाएं जानब एक हसीन लड़की दिखाई दी जिसकी गोद में सारंगी पड़ी हुई थी। उसके सामने शराब और दाएं जानब साफ सुथरे लिबास में मलबूस एक खूबसूरत नौजवान खड़ा था। मैंने दिल में कहा, ए नफ्स, तू 70 साल की इबादत के बाद भी इस कश्ती में एक ऐसी शराबी कौम के दरमियान फंस गया है जो इलानिया अज़्ज़ा वजल की नाफरमानी करती है। इतने में वो लड़की मेरी तरफ मुतवज्जे हुई और बोली, ए बुजुर्ग इंसान, क्या आप कुछ पीना चाहेंगे? मैंने जवाब दिया, अगर मेरे अल्लाह अज़्ज़ा वजल ने मुझे कुछ पिलाया तो पी लूँगा। चुनाचा उस लड़की ने अपने ग़ुलाम को इशारा किया कि वो मेरे लिए शराब का प्याला भर दे। उसने हुक्म के मुताबिक शराब का जाम भरकर मुझे पेश कर दिया। जब प्याला मेरे हाथ में आया तो मुझ पर कपकपी तारी हो गई। लड़की ने पूछा, ए शेख, शराब क्यों नहीं पीते? क्या तुम चाहते हो कि मैं गाना गाऊं ताकि तुम शराब पियो, या फिर तुम गाना गाओ ताकि हम शराब पिएं? मैंने कहा, मैं नगमा सुनाता हूँ, तुम शराब पियो। वह बोली, ठीक है, तुम सुनाओ, हम तुम्हारा नगमा सुनते हैं। फिर मैंने कुछ अशार पढ़े जिनका मफहूम यह है, कुरान पाक पढ़ने वाले कारी की तिलावत रात की तारीखी में गाना गाने वाली लड़की और बांसुरी से बढ़कर खूबसूरत है। اے قرآن مجید کو دلکش آواز سے پڑھنے والے تیری کیا شان ہے، اس خوبصورت قرات کو رب جلیل عز و جل سماعت فرما رہا ہے، تیرے آنسو بہ رہے ہیں رخسار مٹی میں لت پت ہیں اور دل محبت الہی عز و جل میں مگن یہ کہہ رہا ہے، اے میرے مالک و مولا عز و جل مجھے گناہوں کے بوجھ نے تجھ سے غافل رکھا، میرے گناہ بخش دے کیونکہ اب یہ بہت بڑھ چکے ہیں، اے میرے رب عز و جل تو نے ہمیشہ میرے عیبوں پر پردہ ڈالا، پس ایسے قاری قرآن کا ٹھکانہ کل بروز قیامت جنت میں ہوگا اور وہ قرب الہی عز و جل پائے گا اور اپنے رفیقہ جنت کے ساتھ رہے گا، اے اس کے لیے بہترین اختیار کرنے والے جو تجھے اختیار کرتا ہے، جب اس لڑکی نے ایسے پر اشعار سنے تو بے ہوش ہو کر گر پڑی، جب افاقہ ہوا تو ریشمی لباس تبدیل کر کے سارنگی توڑ دی اور شراب دریا میں بہا دی اور پھر عرض کرنے لگی، اے محترم بزرگ اگر میں توبہ کر لوں تو کیا اللہ عز و جل مجھے قبول فرما لے گا؟ میں نے کہا کیوں نہیں، جبکہ وہ اپنی مقدس کتاب میں خود ارشاد فرماتا ہے، ترجمہ، اور وہی ہے جو اپنے بندوں کی توبہ قبول فرماتا اور گناہوں سے درگزر فرماتا ہے، سورہ شورا. پھر اس نے منہ سے نقاب ہٹایا اور کہنے لگی، اے محترم بزرگ آپ میری اصلاح کا سبب بنے ہیں، لہذا اللہ عز و جل کی بارگاہ میں میرے گزشتہ گناہوں کے معافی اور درگزر کا سوال کریں. حضرت سیدنا نور مصری رحمت اللہ تعالیٰ فرماتے ہیں، پھر ہم سب کشتی سے اتر کر ایک دوسرے سے جدا ہو گیا، اس کے بعد وہ لڑکی مجھے کہیں نظر نہ آئی، پھر ایک دفعہ میں حج کی سعادت سے بہرہ مند ہوا تو وہاں ایک برگندہ بالوں والی لڑکی دیکھی، وہ کعبۃ اللہ شریف کے غلاف سے لپٹ کر روک کر عرض کر رہی تھی، اے میرے محمود میری رات کی مدہوشی اور نشے کا واسطہ آج میرے گناہوں کو بخش دے، میں نے کہا رک جا ایسے عزت والے مقام پر کیسا کلام کر رہی ہو، اس نے جواب دیا اے ذوالنون مجھ سے دور ہو جاؤ کیونکہ جب میں نے گزشتہ رات خوشی و مسرت سے محبت حقیقی کا جام پیا تو آج یوں صبح کی کہ اپنے آقا و مولا عزوجل کی محبت میں مدہوش تھی، میں نے پوچھا تمہیں میرا نام کس نے بتایا؟ کہنے لگی میں وہی لڑکی ہوں جو مصر کے دریائے نیل میں آپ کے ہاتھ پر تائب ہوئی تھی، میں نے پوچھا تمہارا حسن و جمال کہاں گیا؟ تو اس نے جواب میں درج ذیل اشعار پڑھے جن کا ترجمہ یہ ہے، بچپن کی لذت گناہوں میں ختم ہو گئی اور اس کے بعد صرف افسوس سے پیشانی پکڑنا باقی رہ گیا ہے، سب حسن و جمال چلا گیا اور میرے پاس کوئی ایسا عمل بھی نہیں جس کی وجہ سے بروز قیامت نجات کی امید کر سکوں، البتہ اللہ عز و جل سے حسن ظن کی دولت ہے اور اس میں میری نیت بالکل خالص ہے، اس کے بعد کہنے لگی اے ذوالنون میرے واپس آنے تک اسی جگہ ٹھہریے، پھر وہ ایک لمحہ میں غائب ہو گئی، جب واپس آئی تو اس کے ہاتھ میں ایک پلیٹ تھی جس میں ایک طرف تر کھجوریں اور دوسری طرف انجیر اور انگور رکھے ہوئے تھے، اس نے پلیٹ میرے سامنے رکھ دی، میں نے اپنے دل میں سوچا کہ 70 سال عبادت کرنے کے باوجود میں اس مقام تک نہ پہنچ سکا جہاں یہ لڑکی چند دنوں میں پہنچ گئی، پھر کہنے لگی اے شیخ جب میں نے بارگاہ الہی عز و جل میں حاضر ہو کر گناہوں کا اعتراف کیا اور سچی توبہ کی تو اس نے مجھے سچا توکل عطا فرمایا، پھر اس نے مزید اشعار پڑھے، اشعار کا ترجمہ، دنیا میں اجنبی کی سی زندگی گزار، مخلوق کے سامنے کبھی نہ جھک اور اپنا رزق محبوب حقیقی عز و جل کی بارگاہ میں تلاش کر، پھر مشرق اور مغرب کے ممالک میں سیر و سیاحت کر اور ہمیشہ شہرق سے زیادہ قریب اور دعائیں قبول کرنے والے پر ہی بھروسہ کر، قریب ہے کہ تو اپنے نزدیک سے ہی اللہ عز و جل کے دستے فضل و احسان سے اس چیز کو پالے جس کی تجھے امید ہے، حضرت سیدنا ذوالنون مصری رحمت اللہ تعالیٰ فرماتے ہیں، پھر میں اس کی طرف متوجہ ہوا لیکن وہ آنکھوں سے اوجھل ہو چکی تھی، اللہ عز و جل کی قسم یہ ہیں تائبین کی صفات اور مقربین کی علامات. اے بھائی اپنے مولا عز و جل کی بارگاہ سے کبھی مت ہٹنا اگرچہ وہ تجھے دھتکار دے اور اس کے باب رحمت سے کبھی قدم نہ ہٹانا اگرچہ وہ تجھے قبول نہ کرے. حضرت سیدنا آدم علیہ السلام کی توبہ منقول ہے. جب حضرت سیدنا آدم علیہ السلام نے ممنوع درخت سے کھایا اور آپ کو رب عز و جل سے کیا ہوا وعدہ بھلا دیا گیا تو جنتی لباس علیحدہ ہو گیا, وہاں کی ہر چیز آپ سے نامانوس ہو گئی. چنانچہ آپ جلدی سے بھاگتے ہوئے جنتی درختوں کے پتوں میں چھپ گئے. اللہ عز و جل نے پوچھا, اے آدم کیا تم مجھ سے بھاگتے ہو؟ عرض کی, نہیں اے میرے رب عز و جل, بلکہ مجھے تجھ سے حیا آتی ہے. تو اللہ عز و جل نے ارشاد فرمایا, کیا میں نے تجھے اپنے دست قدرت سے پیدا نہیں کیا؟ کیا میں نے تیرے لیے ملائکہ کو سجدہ کرنے کا حکم نہ دیا؟ کیا میں نے تجھے میں اپنی طرف کی خاص روح نہ پھونکی؟ کیا میں نے تجھے اپنے قرب میں جگہ عطا نہ فرمائی؟ کیا میں نے تیرے لیے اپنی جنت مباح نہ کی؟ بس یہاں سے الگ ہو جا, کیونکہ لغزش والا یہاں نہیں رہتا. اس پر حضرت سیدنا آدم علیہ السلام جس قدر اللہ عز و جل نے چاہا روتے رہے. پھر عرض کی, اے میرے معبود, اگر تو مجھ پر رحم نہ کرے گا تو کون کرے گا؟ تو اللہ عز و جل نے وہی فرمائی کہ یوں دعا کر. دعا کا ترجمہ یعنی, اے اللہ عز و جل تو ہر عیب سے پاک ہے اور تعریف کے لائق تیری ہی ذات ہے, تیرے سوا کوئی معبود نہیں, مجھ سے لغزش ہوئی اور میں نے اپنی جان پر زیادتی کی, پس تو میری توبہ قبول فرما. بے شک تو بہت توبہ قبول فرمانے والا اور مہربان ہے. مذکورہ کلمات کے متعلق حضرت سیدنا مجاہد رحمت اللہ تعالی اور مفسرین کے ایک گروہ کا قول ہے کہ یہ وہ کلمات ہیں جو حضرت سیدنا آدم علیہ السلام نے اپنے رب عز و جل سے سیکھے, تو اللہ عز و جل نے آپ علیہ السلام کی توبہ قبول فرمائی. رحمت خداوندی عز و جل مال کی محبت سے بڑھ کر ہے. حضرت سیدنا کعب الاحبار رضی اللہ تعالیٰ عنہ روایت فرماتے ہیں, بروز قیامت جب عدن کے سمندر کی گہرائی سے آگ نکلے گی تو تمام لوگ میدان محشر کی طرف ہانکے جائیں گے. میدان قیامت کی ہولناکیوں سے لوگ متحیر پیاس سے مدہوش اور کانپتے ہوں گے کہ اسی دوران اللہ عز و جل تجلی فرمائے گا, تو اس کے نور سے زمین روشن ہو جائے گی اور مخلوق ایک دوسرے کو دیکھ لے گی اور ماں اپنے بیٹے کو دیکھے گی جس سے دنیا میں وہ بہت محبت کرتی تھی. وہ اسے پہچان کر کہے گی, اے میرے بیٹے, کیا میرا پیٹ تیری پناہ گاہ نہ تھا؟ کیا میری گود تیرے لیے نرم بستر نہ تھی؟ کیا میرا دودھ تیرے لیے سیرابی کا باعث نہ تھا؟ تو بیٹا پوچھے گا, اے میری ماں, تو کیا چاہتی ہے؟ تو کیا چاہتی ہے؟ وہ کہے گی, میرے گناہ مجھ پر بھاری ہو گئے ہیں, تو ان میں سے صرف ایک گناہ اٹھا لے. تو وہ کہے گا, یہ بات ناممکن ہے, آج ہر جان اپنے عملوں میں گروی یعنی رہن ہے. اے میری ماں, اگر میں تیرا بوجھ اٹھا لوں تو میرا بوجھ کون اٹھائے گا؟ اسی دوران اللہ عز و جل کی جانب سے ایک منادی اعلان کرے گا, اے فلاں بن فلاں آؤ, اللہ عز و جل کی بارگاہ میں پیش ہو جاؤ. یہ اعلان سنتے ہی اس شخص کا رنگ متغیر ہو جائے گا اور اللہ عز و جل سے حیا کے سبب اس کے اعضاء بے چین ہو جائیں گے. جب ماں اپنے بیٹے کی گھبراہٹ ملاحظہ کرے گی تو پوچھے گی, اے میرے بیٹے کیا ہوا؟ وہ جواب میں کہے گا, اے میری ماں, مجھے اللہ عز و جل کی بارگاہ میں پیش ہونے کے لیے بلایا گیا ہے, اب میں اس سے بھاگ کر کہاں چھپوں یا میرا چھٹکارا کیسے ہو؟ اسی دوران دو فرشتے اس کی طرف بڑھیں گے اور اسے پکڑ کر گھسیٹنا شروع کر دیں گے. جب اس کی ماں دیکھے گی تو اسے سینے کی طرف کھینچے گی اور اپنے بالوں سے چھپائے گی اور اپنی پوری طاقت سے فرشتوں کو اس سے دور کرنے کی کوشش کرے گی, لیکن دور نہ کر سکے گی. جب دیکھے گی کہ وہ ان سے اپنا بیٹا نہیں لے سکتی تو روتے ہوئے فرشتوں سے کہے گی, उस ज़ात की कसम जिसने मुझे मेरी कब्र से उठाया है, अगर मेरे बस में होता तो मैं तुम दोनों को अपना बेटा ना ले जाने देती। फिर वो उसे रोते हुए अलविदा करेगी और कहेगी, ऐ मेरे बेटे, मैं तुझे उस ज़ात की कसम देती हूँ जिसने अपनी बारगाह में पेशी और हिसाब किताब के लिए तुझे बुलाया। अगर तुझे निजात मिले तो मुझे मत भूलना। मैं बहुत देर से खड़ी हूँ, बहुत हसरत ज़दा हूँ और मेरी तकलीफ़ और प्यास बहुत शिद्दत अख्तियार कर गई है। हज़रत सैयदना काब अल अहबार रज़ी अल्लाह तआला अन्हु फरमाते हैं, फिर दो फरिश्ते उसके बेटे को सिदरतुल मुंतहा पर मुकर्रर फरिश्ते के सुपुर्द कर देंगे। वो पूछेगा, तुम्हारा ताल्लुक किस उम्मत से है? तो लड़का जवाब में कहेगा, मैं हज़रत सैयदना मोहम्मद मुस्तफ़ा सल्लल्लाहु तआला अलैहि वसल्लम का उम्मती हूँ। फरिश्ता कहेगा, खुशखबरी है तेरे लिए और उम्मत मुहम्मदिया अला साहिब सलातुवस्सलाम के लिए। फिर वो फरिश्ता उसे नूर में दाखिल कर देगा। कोई अंदाजे से नहीं जान सकता कि वो कहाँ जाएगा, दाएं या बाएं, आगे या पीछे। वल्लाहु आलम बिस्सवाब। अचानक उसे अल्लाह अज़्ज़ल की तरफ से एक आवाज़ सुनाई देगी, ठहर जा, मैं तेरा रब हूँ, अपने अज़ा को पुरसकून रहने दे और अपने दिल को इत्मीनान दे। मेरे इज्जत जलाल की कसम, तुझे तेरी माँ अपनी तरफ खींच रही थी और अपने सीने से चमटा रही थी, तो मैं तुझ पर उससे भी बढ़कर शफीक हूँ। फिर इरशाद होगा, ऐ मेरे बंदे, अपना नामा अमाल पढ़। तो वो उसे पढ़ेगा, लेकिन जब कोई गुनाह पाएगा तो आवाज़ आहिस्ता कर लेगा और जब कोई नेकी पाएगा तो आवाज़ बुलंद कर लेगा। तो अल्लाह अज़्ज़ल फरमाएगा, ऐ मेरे बंदे, अपनी नेकी को बुलंद आवाज़ से और बुराई को पस्त आवाज़ से क्यों पढ़ता है? तो वो रोते हुए अर्ज़ करेगा, या अल्लाह अज़्ज़ल, मुझे मालूम है कि तू अच्छाई को जाहिर करता है और बुराई की पर्दापोशी फरमाता है। फिर अल्लाह अज़्ज़ल फरमाएगा, ऐ मेरे बंदे, मैंने तेरे गुनाहों और ऐबों को मखलूक से कैसे पोशीदा रखा जबकि तूने उनके ज़रिए मेरा मुकाबला किया? क्या तुझे मालूम न था कि मैं तुझसे बाखबर था और तुझे देख रहा था? वो अर्ज़ करेगा, ऐ मेरे मालिक को मौला अज़्ज़ा बजल, मुझ में तेरी डांट टपट सुनने की ताकत नहीं, तू मुझे जहन्नम में जाने का हुक्म दे दे। अल्लाह अज़्ज़ा बजल फरमाएगा, अगर मैं तुझे जहन्नम में जाने का हुक्म दे दूँ तो मेरा जूदो करम और अफू दरगुजर किसके लिए होगा? फिर अल्लाह अज़्ज़ा बजल फरमाएगा, ऐ फरिश्तों, मेरे बंदे को मेरे फजल और रहमत से जन्नत में ले जाओ। फिर अर्ज़ करेगा, ऐ मेरे महमूद व मालिक अज़्ज़ा वजल, मेरी वालिदा दुनिया में मुझे बहुत चाहती थी और मुझ पर बहुत शफकत करती थी और आज उसने मुझे देखा तो मुझसे मदद मांगी और चाह कि मैं उसकी मदद करूँ। ऐ मेरे मालिक व मौला अज़्ज़ा वजल, अगर तूने मुझे माफ़ कर दिया है तो मेरा ठिकाना मेरे बजाय मेरी वालदा को बख्श दे। अब वो जिस अजाब में है उससे बर्दाश्त नहीं हो रहा। तो अल्लाह अज़्ज़ा वजल इरशाद फरमाएगा, मेरे इज़्ज़त जलाल की कसम, मैं तुम दोनों को एक दूसरे से जुदा नहीं करता बल्कि मैं तुम पर रहम कर चुका हूँ। फिर फरमाएगा, ऐ मेरे फरिश्तों, इन दोनों को मेरी जन्नत में ले जाओ और मैं सबसे बढ़कर रहम फरमाने वाला हूँ। वसल्लल्लाहु अला सय्यदिना मुहम्मद व अला आलिही व सहबिही अजमाइन।